समाचारको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्ननगर, मोबाइल 98 450 49 728, प्रेम हिमाली, चैनपुर, मोबाइल 98 453 68 075, र दीपक बस्नेत, चैनपुर, मोबाइल 98 451 97 258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556 63 290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टीलर्निंग एकाडेमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश, जापानीज, कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्युड मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 98 452 46 174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, जिल्ला पर्यटन विकास समिति चितवनले बरण्डाबार क्षेत्रमा हुने प्रदूषण नियन्त्रणका लागि अभियान सुरु गर्ने जनाएको छ। चितवनको पूर्व पश्चिमसम्म 29 किलोमिटर बरण्डाबार जैविक मार्ग रहेको छ। भरतपुरमा आयोजित सेमिनारमा सहभागी सरकारवालाले व्यवसायजन्य फोहोर फाल्ने क्षेत्रका रूपमा जैविक मार्गलाई लिने संस्कारको अन्त्य गर्नुपर्ने बताएका छन्। पर्यटन विकास समिति चितवनका अध्यक्ष दिलीप मैनालीले वन जङ्गलका आसपासमा रहेका विभिन्न उद्योगले बरण्डाभार क्षेत्रकै मुहानको प्रयोग गर्ने गरेको भए पनि संरक्षणमा उनीहरूको सहभागिता अभिवृद्धि गर्ने गरी प्रतिवेदन तयार गर्ने योजना रहेको बताउनुभयो। उहाँले बरण्डाभार क्षेत्र आसपासमा रहेका कोक, बियर, सिमेन्ट, कङ्क्रिट, पेन्ट्स जस्ता उद्योगहरूले पारेको प्रभावबारे अध्ययन गर्न समिति बनाउने बताउनुभयो। चितवन राष्ट्र निकुञ्ज र महाभारत पर्वत श्रृङ्खला जोड्ने बरण्डाभार जैविक मार्ग र त्यसभित्र रहेका तालतलैया संरक्षणका लागि प्रभावकारी कार्यक्रम गर्ने समितिले जनाएको छ। देवघाट सतन्चोलीदेखि पटियानी जगतपुरसम्मको बरण्डाभार क्षेत्रलाई नेट क्लिन ग्रिन बनाउन भरतपुर र रत्नगर नगरपालिका, निकुञ्ज सशस्त्र प्रहरी बल, स्थानीयवासीसँग आगामी साता छलफल गर्ने तयारी समेत भएको छ। विद्यार्थीको अगुवाईमा प्लास्टिक जन्य फोहोर बढी सङ्कलन गर्ने व्यक्तिलाई पुरस्कृत गरिने भएको छ। विश्व वातावरण दिवसको अवसर पारेर पूर्व पश्चिम राजमार्गको गोन्द्र्याङदेखि टिकोलीसम्मको सडक खण्डमा सरसफाई गर्ने अभियानमा क्लिनर अफ द इयर अवार्ड 2014 प्रदान गर्न लागि हो। रेज एन्ड ह्यान्ड्स नेपालका अध्यक्ष सुनिल सापकोटाले जैविक मार्गमा प्लास्टिक जन्य फोहोर न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम गर्न लागि जानकारी दिनुभयो। यही 22 गते बिहिबार बिहान करिब 2 घन्टा गर्ने सरसफाई अभियानमा धेरै प्लास्टिक जन्य फोहोर टिप्ने व्यक्तिलाई पुरस्कृत गर्न लागि हो। दिवसको अवसरमा चितवन राष्ट्र निकुञ्ज र जिल्ला वन कार्यालय चितवन सह आयोजक रहेका छन्। गण्डकी क्याम्पस मिलेनियम मोडल कलेजका विद्यार्थीहरू प्लास्टिक जन्य फोहोर नियन्त्रण अभियानमा जुट्न थालेका हुन्। फोहोर सङ्कलनमा सहभागी हुनेलाई फोहोर जोखेर रुपैयाँ दिने तयारी समेत भएको छ। साथै सोही दिन अन्तर माध्यमिक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता पनि हुने बताइएको छ। गर्मी मौसममा भाइरलको समस्या देखिन सुरु भएकाले सचेत रहन कुखुरा पालन पालक व्यवसायीहरूलाई कुखुरा व्यवसाय मञ्च पूर्वी चितवनले आग्रह गरेको छ। पूर्वी चितवनका केही फार्महरूमा भाइरलको समस्या देखेको भन्दै मञ्चले सचेत हुन आह्वान गरेको हो। फाटाफुट रूपमा यो समस्या देखे पनि आँतिनुपर्ने अवस्था नरहेको मञ्चका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिनुभयो। गर्मीका बेला कुखुराले आहार खाना मन नगर्ने हुँदा प्रतिरोधात्मक क्षमता कम हुने भएकाले रोग लाग्न सक्ने उहाँले बताउनुभयो। गर्मी कम गराउन कुखुरालाई ग्लुकोजको मात्रा बढाउनु पर्ने, भिटामिन सी खुवाउनु पर्ने भट्टको सुझाव छ। चितवनको कुल हिस्सामध्ये पूर्वी चितवनमा मात्र करिब 55% कुखुरा पालक किसानहरू रहेका छन्। यसबीच जिल्ला पशु सेवा कार्यालय चितवनले चितवनका केही फार्ममा देखेको रानीखेत रोगको भ्याक्सिन समयमै लगाउन कुखुरा व्यवसायीहरूलाई अनुरोध गरेको छ। गर्मीको समयमा रानीखेत लगायत केही रोग लाग्ने सम्भावना रहेकाले समयमा नै नियमित भ्याक्सिन लगाउनु पर्ने जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर रामकुमार कार्कीले बताउनुभयो। रानीखेत रोग सरुवा रोग भएकाले महामारीको रूपमा आउन सक्ने हुँदा समयमै सचेत हुनुपर्ने कार्की बताउनुहुन्छ। पश्चिम चितवनको गीतानगरमा अप्रत्याशित रूपमा कुखुरा मर्दैमा आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको उहाँको भनाइ छ। स्वस्थ मासु उपभोक्तासम्म पुर्याउनका लागि मासु व्यवसायहरूको पेसालाई मर्यादित र व्यवस्थित बनाउन 21 सदस्यीय मासु व्यवसाय सङ्घ तदर्थ समिति गठन भएको छ। आज नारायणघाटमा बसेको मासु व्यवसायहरूको एक भेलाले बद्री वाग्लेको समजगतमा 21 सदस्यीय तदर्थ समिति गठन गरेको हो। स्वस्थ मासु उपभोग गर्न कठिनाइ भएको उपभोक्ताहरूको जनगुनासो बढेपछि आज नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घ केन्द्रीय समितिको आयोजनामा सम्पन्न भेलाले आगामी दिनमा यी यस्ता समस्या समाधानका साथै मासु व्यवसायहरूको पेसालाई मर्यादित पेसा बनाउने निर्णय समेत गरेका हुन्। छलफलमा बोल्दै प्रमुख अतिथि पशु सेवा कार्यालयका प्रमुख डाक्टर रामकुमार कार्कीले चितवनमा उत्पादन हुने मासुहरू सबै स्वस्थ हुनुपर्ने र मासु पसलहरू सूचीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। साथै कार्कीले मासु व्यवसायलाई व्यवस्थित बनाउनका लागि अवस्था कमजोर भएका व्यवसायलाई पशु सेवा कार्यालयले आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। छलफल कार्यक्रममा नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घका अध्यक्ष शङ्कर कण्डेल, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष कल्याण जोशी, नेपाल कुखुरा व्यवसाय मञ्चका अध्यक्ष चन्द्रमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। नेपालका लागि नर्वेका राजदूत केएलटी पिटरसनले समयमा नै संविधान निर्माण गरी दिगो शान्ति कायम गर्नु नेपालको आवश्यकता रहेको बताउनु भएको छ। स्थानीय शान्ति समिति चितवनले आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा राजदूत पिटरसनले भने जस्तो गरी संविधान निर्माणको काम अगाडि बढ्न नसकेको भन्दै चिन्ता भने व्यक्त गर्नुभयो। नेपालमा शान्ति कायम गर्न नर्वेका तर्फबाट सहयोग पुर्याउने पनि राजदूत पिटरसनले प्रतिबद्धता जनाउनुभयो। सो अवसरमा विघटित सेना समाजन समितिका संयोजक बालानन्द शर्माले माओवादी लडाकु समाजन उदाहरणीय भएको बताउँदै देशमा दिगो शान्ति हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा स्थानीय शान्ति समिति चितवनले गरेका उपलब्धिका विषयमा समितिका संयोजक जित नारायण श्रेष्ठले जानकारी गराउनु भएको थियो। नारायणघाट बजारलाई सफा र व्यवस्थित बनाउने भन्दै भरतपुर नगरपालिकाले फुटपाथ व्यवसायलाई धपाएपछि आक्रोशित बनेका फुटपाथ व्यवसायीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। ज्येष्ठ 6 गतेदेखि गरेको आन्दोलन अन्तर्गत आज फुटपाथ व्यवसायीहरूले नारायणघाटमा विरोध र्याली निकालेका छन्। व्यवसायका क्रममा प्रयोग गर्ने ठेला, डोका, नाम्ला, झन्डा र ब्यानरसहित पुलचोकबाट सुरु भएको र्याली नगरपालिका कार्यालयमा पुगी समापन भएको थियो। 25 गतेसम्म गर्ने बद्ध आन्दोलनबाट पनि आफ्नो मागको सुनवाई नगरिए थप कडा आन्दोलन गर्ने संयुक्त सङ्घर्ष समितिका संयोजक विष्णुराम लामिछानेले जानकारी दिनुभयो। अर्को वैकल्पिक स्थानको व्यवस्था नभएसम्मका लागि सोही स्थानमा व्यापार व्यवसाय गर्न पाउनुपर्ने, निश्चित समयमा व्यापार गर्न पाउनुपर्ने, बजारको दिगो व्यवस्थापनका लागि यातायात र काउन्टर सहितको मिनी मार्केटको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै व्यवसायीहरूले आन्दोलन गर्दै आएका छन्। नगरपालिकाले स्वरोजगार फुटपाथ व्यवसाय रहेको रोजीरोटी नै घुम्ने गरी एकलौटी रूपमा व्यवसायीहरूलाई हटाउने निर्णय गरेको आरोप लगाएका छन्। नारायणी नदी किनार क्षेत्रका बासिन्दाहरूलाई लक्षित गरी आयोजना गरेको विपद व्यवस्थापन सम्बन्धी पूर्व सूचना प्रणाली तालिमको आज समापन भएको छ। मङ्गलपुर, शारदानगर, गुञ्जनगर लगायतका नदी कटान गरिएका क्षेत्रका 14 जना महिलासहित 24 जनाको सहभागिता रहेको तालिम 3 दिनसम्म सञ्चालन भएको थियो। नेपाल रेडक्रस सोसाइटीका सभापति हरिप्रसाद न्यौपानेको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो। तालिम समापन समारोहमा बोल्दै सभापति न्यौपानेले यस किसिमको तालिम क्षति न्यूनीकरणका लागि उपयोगी हुने बताउनुभयो। नदी किनार छेउछाउमा रहेका स्थानीयहरूलाई समावेश गरी 3 दिनसम्म दिएको तालिममा सहभागी भएकाहरूले तालिमबाट आफूहरूले विपद पर्दा कसरी बस्ने र कसरी जनधनको सुरक्षा गर्न सकिन्छ भन्ने विषयमा जानकारी हासिल गरेको बताएका थिए। ग्याङस्टार कथा बोकेको मुखौटा चलचित्रको कलाकार टोली देश दौडामा निस्किएको छ। राजेश मालदेखि लिएर सुनिल थापा, अर्पण थापा सहित रबिन तामाङ, निशा अधिकारी, हर्षिका श्रेष्ठ लगायतका कलाकारहरू एकैसाथ पर्दामा देखिँदैछन्। सफल अभिनेता अर्पण थापाले डेब्यू निर्देशन गरेको फिल्म मुखौटा जेठ 30 गते रिलिज हुँदैछ। चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कलाकार सुनिल श्रेष्ठले चलचित्र उत्कृष्ट भएको दावी गर्नुभएको छ। उहाँले मल्टिस्टारहरूको भूमिका रहेको चलचित्रले दर्शकको मन जित्ने बताउनुभयो। तस्करी माफियाका विषयमा केन्द्रित रहेको मुखौटाले नयाँ रिलिज लाई ध्यान दिँदै प्रचार प्रसारलाई तीव्र पारेको छ। चलचित्रका कलाकारहरूको टोलीले चितवनको बालकुमारी कन्या मावि वरेन्द्र क्याम्पस युनाइटेड टेक्निकल कलेजमा पुगेर विद्यार्थीहरूलाई वर्ल्ड कपको अवसरमा फुटबल उपहार दिएका थिए। नायिका निशा अधिकारीले माफिया डनरको कथा मुखौटा चलचित्र सफल बन्ने बताउनुभयो। यसअघि टोलीले धरान र हेटौँडामा समेत कलेज स्कुलहरूमा फुटबल जर्सी र स्कुल ब्यागहरू बाँड्ने कार्यक्रम गर्नुका साथै पत्रकार सम्मेलन गरेको थियो। चितवनपछि बोटेबल र पोखरामा पनि विभिन्न कार्यक्रम गरी काठमाडौँ फर्कने कार्यक्रम छ। रत्नगर 10 मङ्गलपुरमा रहेको गाम्बेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालबालिकाका लागि आज खाद्यान्न सामग्री सहयोग भएको छ। रत्नगर 9 गम्बाटोल चिसापानीमा रहेको तमो समाजले 60 किलो चामल र 5 किलो आलु सहयोग गरेको हो। समाजका हरिप्रसाद गुरुङ, कुलबहादुर गुरुङ र कुम्बसिंह गुरुङ संरक्षण केन्द्रमै पुगेर अध्यक्ष केपी किरण शर्मालाई सो सामग्री हस्तान्तरण गर्नुभएको थियो। केन्द्रमा चितवन र मकवानपुरका 65 जना चेपाङ बालबालिका आवासीय सुविधा अध्ययन गरिरहेका छन्। नेपाली कङ्ग्रेसले क्षेत्र नम्बर 4 हुने उपनिर्वाचनका लागि घर दैलो अभियान तीव्र पारेको छ। घर दैलो अभियान अन्तर्गत आज मङ्गलपुरमा मतदाता भेटघाट गरिएको छ। उम्मेद्वार रामकृष्ण घिमिरेसहित कङ्ग्रेसका नेताहरूको टोलीले मतदाताहरू समक्ष भेट गर्दै कङ्ग्रेसलाई जिताउन आग्रह गरेका थिए। चुनावी प्रचार प्रसार कार्यक्रम अन्तर्गत आज 4 स्थानमा कोटसभा गरिएको छ। बिहान मङ्गलपुर बजारमा कोटसभा गरी घर दैलो कार्यक्रमको सुरुवात गरिएको थियो। त्यसपछि दराइटोल, सुकुम्बा सी टोलमा घर दैलो गरिएको थियो। त्यस लगत्तै डेरीचोक, गाविस चोक र फुर्ते चोकमा कोटसभा गरिएको छ। कोटसभामा नेपाली कङ्ग्रेसका नेताहरूले सम्बोधन गरेका थिए। मकवानपुरको हाँडी खोला 7 मसिनेमा दिउँसो परेको चट्याङ लागेर 1 जनाको मृत्यु भएको छ भने अरू 3 जना घाइते भएका छन्। दिउँसो पानीसँगै परेको चट्याङ लागेर मसिने साथकी 40 वर्षकी खकुमारी कार्कीको घटनास्थलमै ज्यान गएको प्रहरीले सुनाएको छ। चट्याङ लागेर कार्कीकी बुहारी उमा तिवारी र अर्की महिला 36 वर्षकी भगवती चौधरी घाइते हुनुभएको छ। उहाँहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, एमालेको अबको नेतृत्व सहमतिमा चयन हुने नेता केपी ओलीको दावीप्रति तपाईँको विचार के छ? ए प्रयास गरी होला पनि बी प्यानल घोषणा भएकाले नहोला र सी ओलीको बोली। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ डुडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छन्।